بایزید ثانی 886 ہجری تا 918 ہجری بمطابق 1481 عیسوی تا 1512 عیسوی سلطان محمد ثانی نے اپنی وفات پر دو لڑکے چھوڑے۔ بڑا لڑکا شہزادہ بایزید اسامیہ کا حاکم تھا اور چھوٹا شہزادہ جم یعنی جمشید کرمانیہ کا حاکم تھا۔ بایزید کا میلان طبع زیادہ تر مذہب اور فلسفہ کی جانب تھا، جس کی وجہ سے لوگ اسے صوفی کہتے تھے۔ وہ نہایت سادہ مزاج، حلیم، نرم خو اور پابند شرع تھا۔ شاعری سے بھی خاص ذوق رکھتا تھا، لیکن ان خصوصیات کے باوجود سپاہیانہ شجاعت میں بھی کم نہ تھا اور میدان جنگ میں پہنچ کر یہ صوفی مجاہد بن جاتا تھا۔ شہزادہ جم میں زیادہ تر سلطان محمد کے اوصاف پائے جاتے تھے۔ وہ فنون حرب کا ماہر اور شجاعت میں اپنے باپ کا مماثل تھا۔ حکمرانی کا ڈھنگ اور ملک گیری کی اہلیت اسے خدا داد حاصل تھی۔ اس کے ساتھ ساتھ شاعری میں بھی اس کا پایا بلند تھا۔ جس وقت سلطان محمد کے انتقال کی خبر قسطنطنیہ میں پہنچی، یعنی چری نے تمام شہر میں لوٹ مار شروع کر دی اور وزیر اعظم کو، جس نے سلطان کی وفات کو مخفی رکھنے کی کوشش کی تھی، قتل کروایا۔ چونکہ وزیر اعظم کے متعلق معلوم تھا کہ وہ شہزادہ جم کا طرفدار ہے، اسی لیے شہزادہ بایزید کے حامیوں نے بآسانی یعنی چری کی حمایت حاصل کر لی۔ اس کے بعد باقی افواج نے بھی یعنی چری کے تابع ہو کر بایزید کے سلطان ہونے کا اعلان کر دیا۔ شہزادہ جم کو سلطان کی وفات کی اطلاع دیر میں ہوئی۔ اس درمیان میں شہزادہ بایزید نے قسطنطنیہ پہنچ کر تخت پر قبضہ کر لیا۔ یعنی چری نے اس کی حمایت کی، لیکن تخت نشینی کے موقع پر اپنی تنخواہوں میں اضافہ اور بخشش کا مطالبہ بھی پیش کیا۔ اس رسم کی بنا سلطان محمد کی تقریب تاج پوشی میں پڑ چکی تھی۔ بایزید کو مجبوراً یہ مطالبہ پورا کرنا پڑا۔ اس کے بعد 300 برس تک یہ دستور قائم رہا کہ ہر نئے سلطان کی تخت نشینی کے وقت یعنی چری کو بڑی بڑی رقمیں بطور انعام کے دی جاتی تھیں۔ بقول کریسی یہ رسم جس قدر خزانہ شاہی کے لیے بار تھی، اسی قدر سلاطین کے لیے باعث شرم تھی۔ شہزادہ جم خاندان عثمانی کی ایک نمایاں خصوصیت یہ تھی کہ اس کا کوئی شہزادہ تاج و تخت سے کم پر کسی طرح راضی نہ ہوتا تھا۔ اسی لیے کسی سلطان کے مرنے پر اس کے لڑکوں میں تخت سلطنت کے لیے جنگ کا شروع ہو جانا لازمی تھا۔ چنانچہ اس موقع پر بھی، اگرچہ بایزید تخت پر قابض ہو چکا تھا اور تمام فوج اور امرائے دولت نے اس کی حمایت کا اعلان کر دیا تھا، تاہم شہزادہ جم نے علم بغاوت بلند کر دیا اور جنگ چھڑ گئی۔ وہ جانتا تھا کہ اس کے والد نے جو خونی قانون دستور سلطنت میں داخل کر دیا ہے، اس کی وجہ سے اس کی جان ہر وقت خطرے میں ہے۔ لہذا اطاعت قبول کرنے کے بعد بھی اسے بایزید کی طرف سے اطمینان نہیں ہو سکتا تھا۔ اعلان جنگ سے قبل اس نے یہ تجویز پیش کی تھی کہ سلطنت دو حصوں میں تقسیم کر دی جائے۔ یورپ کے صوبے بایزید کی حکومت میں رہیں اور ایشیا کے صوبوں پر جم کی حکومت تسلیم کر لی جائے، لیکن بایزید نے اس تجویز کو مسترد کر دیا۔ اب لڑائی کے سوا کوئی چارہ نہ تھا۔ 20 جون 1481 کو احمد قدق پاشا نے جم کو شکست دی اور وہ بھاگ کر سلطان مصر کے دربار میں پناہ گزین ہوا۔ دوسرے سال مصر کی فوجی مدد کے ساتھ وہ پھر واپس ہوا اور ایشیائی کوچک کے بعض ترکی سردار اس کی حمایت میں کھڑے ہوئے، لیکن اس مرتبہ بھی اسے شکست کھا کر وطن چھوڑنا پڑا۔ اب کی بار وہ بجائے مصر کے روڈس پہنچا تاکہ وہاں سے مدد لے کر سلطنت عثمانیہ کے یورپی مقبوضات میں داخل ہو کر اثر نو قسمت آزمائی کرے۔ روڈس مبارزین یروشلم کے قبضے میں تھا۔ ان کا سردار ڈی آبوزن ایک نہایت چالاک اور غدار شخص تھا۔ اس نے ایک طرف تو شہزادہ جم کو مدد دینے کا وعدہ کیا اور اس سے یہ معاہدہ کرایا کہ بصورت کامیابی وہ مبارزین روڈس کو بعض مخصوص اور اہم مراد عطا کرے گا، اور دوسری طرف سلطان بایزید سے یہ طے کیا کہ 45,000 دوکات سالانے کے عوض وہ جم کو نظر بند رکھے گا۔ چنانچہ 7 برس تک یہ بدنصیب شہزادہ روڈس اور پھر فرانس کے مختلف مقامات میں جو مبارزین روڈس کے قبضے میں تھے، ظاہری احترام کے باوجود دراصل ایک قیدی کی طرح زندگی بسر کرتا رہا۔ تمام یورپ کو جم کے معاملے میں دلچسپی پیدا ہو گئی تھی اور متعدد بادشاہوں نے شہزادے کو حاصل کرنے کے لیے ڈی آبوسن سے مراسلات شروع کر دی تھیں۔ وہ چاہتے تھے کہ اسے بایزید کے مقابلے میں کھڑا کر کے سلطنت عثمانیہ کو نقصان پہنچائیں۔ 45,002 का सालाना की रकम से दस्तबरदार होने के लिए तैयार ना था। वो मामले को उमदन तौल देता रहा। इस दरमियान में उसने शहजादा जम की माँ और बीवी से भी, जो उस वक्त काहिरा में मुकीम थी, खतो किताबत शुरू कर दी थी और उन्हें यकीन दिलाया था कि अगर 20,000 दौकात अदा कर दिए जाएं तो शहजादा फौरन काहिरा पहुंचा दिया जाएगा। डी ऑबोसन के वादे पर एतमाद करके उन खवातीन ने यह रकम उसके पास भेज दी थी, मगर मुबारिजी ने यरूशलम का यह मुकदस पेशवा ईफाई अहद की पाबंदी से बालातर था। ईसाई मोरखीन भी इस शर्मनाक फरेब पर इजहार नफरत करते हैं। बिलाखिर शाह फ्रांस चार्ल्स हश्तम ने जम को डी ऑबोसन के पंजे से रिहा करके पोप इनोसेंट हश्तम के पास रोमा भेज दिया। यहां भी उसकी हैसियत हकीकतन एक कैदी ही की थी, अगरचे इनोसेंट ने उसके साथ बड़ी हमदर्दी का इजहार किया और उसको अपने महल में इज्जत और एहतराम के साथ रखा। अब पोप ने 40,000 दौकात सालाना की रकम शहजादे की निगरानी के सिले में बायजीद से वसूल करना शुरू की। चंद साल के बाद इनोसेंट मर गया और उसका जानशीन पोप अलेक्जेंडर बोरगिया हुआ, जो अपने हिलाकत पाश जराइम की वजह से आलमगीर शोहरत का मालिक है। अलेक्जेंडर बोरगिया ने अपना एक सफीर सुल्तान बायजीद की खिदमत में भेजकर शहजादा जम की नज़रबंदी से मुतालिक साबिक मुआहिदे की तजदीद की और उसमें एक अहम दफा का इजाफा किया कि अगर वो सुल्तान को शहजादे की तरफ से हमेशा के लिए मुतमईन कर दे तो बजाय 40,000 दौकात सालाना वसूल करने के 3,00,000 दौकात एक मुश्त का मुस्तहिक होगा। लेकिन अभी सुल्तान और पोप के सफीर के दरमियान इस मामले पर गुफ्तगू हो रही थी कि चार्ल्स हश्तम ने इटली पर हमला कर दिया और 31 दिसंबर 1495 ईस्वी को रोमा में फातिहाना दाखिल हुआ। चंद रोज के बाद शाह चार्ल्स और पोप अलेक्जेंडर के दरमियान सुलह की गुफ्तगू शुरू हुई, जिसकी एक अहम शर्त यह थी कि शहजादा जम चार्ल्स के साथ फ्रांस जाएगा। अलेक्जेंडर को सुलह की खातिर यह शर्त मंजूर करनी पड़ी और शहजादा फ्रांसीसी फौज के सिपह सालार के साथ रोमा से रवाना हो गया। अलेक्जेंडर बोर्जिया को अगरचे 40,000 दौकात सालाना से महरूम हो जाना पड़ा, ताहम शहजादे के कत्ल से 3,00,000 दौकात की खतीर रकम का हासिल करना अब भी मुमकिन था और वो इस खूनी तदबीर में कामयाब हो गया। कत्ल के तरीके में तुर्क और अतालवी मोरखीन के बयानात बाहम मुख्तलिफ हैं। अतालवी मोरखीन की रिवायत है कि इस्कंदर बोर्जिया ने शहजादे के एक खिदमतगार से साजिश करके एक खास किस्म का सफ़ेद जहर शक्कर में मिलाकर दे दिया। तुर्क मोरखीन का बयान है कि मुस्तफ़ा नामी एक नाई ने बोर्जिया की तहरीक से शहजादे का खत बनाते हुए जहर के बुझे हुए उसरे से एक खफीफ सा जख्म लगा दिया। बहरहाल तमाम मोरखीन को इस अमर पर इत्तेफाक है कि शहजादा जम का कत्ल पोप अलेक्जेंडर बोर्जिया ही की तहरीक से अमल में आया। जहर का असर फौरन ही जाहिर ना हुआ बल्कि रफ्ता रफ्ता नुमाया हुआ, यहां तक कि चंद दिनों के बाद फातिह कुस्तुनतुनिया का वो जवान सालो जवान हिम्मत फर्जंद, जिसने अपनी उम्र के 36 साल भी हनुस पूरे ना किए थे और जो 13 साल तक असीरी की सौबतें बर्दाश्त कर चुका था, बैक वक्त कैद फिरंगो कैद हयात दोनों से आज़ाद हो गया। आखिर वक्त तक उसे बीवी और बच्चों के देखने की हसरत थी। उसकी आखिरी दुआ ये थी, अय मेरे रब, अगर दीन हक के दुश्मन ये चाहते हैं कि मेरी ज़ात को आलायकार बनाकर उन तजवीज़ों को तकवियत पहुँचाएँ जो उन्होंने मुसलमानों की बर्बादी के लिए सोच रखी हैं, तो आज के बाद मुझे जिंदा ना रख बल्कि फौरन मेरी रूह को अपनी तरफ उठा ले। सुल्तान बायजीद ने उसकी नाश यूरोप से मंगवा ली और उसे शाही तज़को एहतशाम के साथ भरूसा में सुपुर्द खाक कर दिया। शहजादा जम के उन हालात पर तबसरा करते हुए लेनपोल लिखता है, उस तमाम गमनाक सरगुजिश से यह हैरत अंगेज नतीजा निकलता है कि दुनिया ही मसीहियत में एक भी ईमानदार बादशाह ना था जो कैदी पर तरस खाता, और ना कोई ऐसा था जो ग्रैंड मास्टर डी ऑबोसन पोप और चार्ल्स हश्तम की गैर शरीफाना और ज़मीर फरोशाना साजिशों पर नफरत करता। उनमें से हर एक गद्दारी और फजीहत के इनाम के लिए दूसरे से मुसाबिकत की कोशिश कर रहा था। अपने भाई को महफूज निगरानी में रखने की ख्वाहिश करना बायजीद के लिए काबिल मुआफ़ी हो सकता है, लेकिन मसीही कलीसा के पेशवाए आज़म और रहबानी नाइटों की जमात के सरदार की मुदाफियत में क्या कहा जा सकता है, जिन्होंने काफिर की अशरफियों के लिए एक बेकसो मजबूर पनाह लेने वाले को दगा दी। बायजीद सानी का अहद हुकूमत फतोहात और तोसी सल्तनत के लिहाज से کوئی اہمیت نہیں رکھتا۔ تخت نشینی کے بعد اس نے احمد قدک پاشا کو شہزادہ جم کی بغاوت فرو کرنے کے لیے اوٹرانٹو سے واپس بلا لیا اور اس کی جگہ خیر الدین پاشا کو مقرر کیا۔ خیر الدین پاشا کو حسب ضرورت مدد نہ پہنچ سکی۔ وہ بہت دنوں تک نہایت بہادری کے ساتھ دشمن کے حملوں کا مقابلہ کرتا رہا، مگر بالآخر شہر ڈیوک آف کیلیبریا کو سپرد کر دینا پڑا، اور ٹورانٹو کے ہاتھ سے نکل جانے کے بعد پھر کبھی ترکوں کا قدم اٹلی کے کسی حصے میں نہ جم سکا۔ ہرزگوینا اب تک ایک باج گزار حکومت تھی، بایزید نے اسے مستقل طور پر سلطنت عثمانیہ میں شامل کر لیا۔ ہنگری سے کئی سال تک چھوٹی چھوٹی لڑائیوں کا سلسلہ جاری رہا، لیکن اس سے کوئی خاص نتیجہ حاصل نہ ہوا اور آخر میں دونوں سلطنتوں میں صلح ہو گئی۔ البتہ جمہوریہ وینس سے جو لڑائی 904 ہجری بمطابق 1498 عیسوی میں چھڑی، وہ با اعتبار اپنے نتیجے کے بہت زیادہ اہم تھی۔ ترکوں نے موریا میں وینس کے تین باقی ماندہ قلعوں یعنی میورنس، ماڈرن اور کوران کو بھی فتح کر لیا، اور اس طرح یونان میں وینس کے اثر کا خاتمہ ہو گیا۔ ترکی بیڑا محمد فاتح کے عہد میں بھی بحر روم کی تمام بحری طاقتوں پر فوقیت حاصل کر چکا تھا۔ بایزید ثانی نے اس کو اور زیادہ فروغ دیا۔ چنانچہ 905 ہجری میں مشہور ترکی امیر البحر کمال رئیس نے وینس کے بیڑے کو زبردست شکست دے کر لیپانٹو کے بندرگاہ پر قبضہ کر لیا۔ دوسرے سال وینس، آسٹریا، اسپین اور پوپ کے بیڑوں نے متحدہ طور پر ترکی بیڑے پر حملہ کیا، باوجود اس کے کہ عثمانی جہازوں کی مجموعی تعداد اتحادی بیڑوں سے بہت کم تھی، کمال رئیس نے کامیابی کے ساتھ ان کا مقابلہ کیا اور پھر آگے بڑھ کر مسلمانہ نے غرناطا کی درخواست پر، جو عیسائیوں کے ظلم و ستم سے عاجز آ چکے تھے، سواحل اسپین پر حملے کیے، لیکن مظلومین غرناطا کو ان حملوں سے کوئی فائدہ نہ پہنچا اور ان کو آخر کار اپنا وطن چھوڑ کر اسپین سے نکل جانا پڑا۔ مصر سے صلح۔ ایشیا میں اب تک سلاطین عثمانی کو جن مخالفین سے سابقہ پڑا تھا، وہ صرف ایشیائی کوچک کے عمرہ تھے جنہوں نے دولت سلجوقیہ کی تباہی کے بعد خود مختار ریاستیں قائم کر لی تھیں۔ یہ تمام ریاستیں محمد فاتح کے عہد تک مستقل طور پر سلطنت عثمانیہ میں شامل کر لی گئی تھیں اور سلطان کو اپنے ایشیائی مقبوضات کی طرف سے اطمینان حاصل ہو چکا تھا، لیکن بایزید ثانی کے تخت پر آتے ہی عثمانیوں کو ایک نئے دشمن سے معاملہ کرنا پڑا۔ حکومت مصر اب تک سلطنت عثمانیہ کے معاملات سے بالکل بے تعلق تھی۔ شہزادہ جم نے پہلی بار اس کو عثمانی مقبوضات میں قدم رکھنے کی دعوت دی، اگرچہ اس مہم میں مصری فوج کو شکست کھا کر پسپا ہونا پڑا تھا، تاہم سلطنت عثمانیہ سے قوت آزمائی کی جرات پیدا ہو گئی اور مصریوں نے ایشیائی کوچک کے جنوبی مشرقی علاقوں پر دست درازیاں شروع کر دیں۔ دولت عثمانیہ اور مصر کے مملوک سلطانوں کے درمیان پہلی جنگ 890 ہجری بمطابق 1485 عیسوی میں شروع ہوئی، جس میں ترکوں کو سخت شکست ہوئی۔ اس کا نتیجہ یہ ہوا کہ کرمانیہ نے بغاوت کر دی۔ عثمانی فوجیں اس بغاوت کے فروغ کرنے میں تو کامیاب ہوئیں، لیکن مصریوں کے مقابلے میں انہیں پیچھے ہٹنا پڑا۔ بلاخر 5 سال کے بعد اس جنگ کا سلسلہ ختم ہوا اور بایزید ثانی نے اپنے تین قلعے سلطان مصر و شام کی نظر کر کے صلح کر لی۔ سلیم کی بغاوت اور تخت نشینی۔ بایزید کا عہد حکومت جس طرح خانہ جنگی سے شروع ہوا تھا، اسی طرح خانہ جنگی پر ختم بھی ہوا۔ اس کے تینوں لڑکے کرکوت، احمد اور سلیم ایشیائی کوچک کے مختلف صوبوں کے حکمران تھے۔ کرکوت بڑا لڑکا تھا، لیکن اس کا ذوق تمام تر علمی تھا، اس لیے بایزید احمد کو، جسے وہ سب سے زیادہ عزیز رکھتا تھا، اپنا جانشین بنانا چاہتا تھا، لیکن سلیم باوجود سب سے چھوٹا ہونے کے اپنی شجاعت اور فوجی قابلیت کی وجہ سے تمام فوج خصوصاً ینیچری میں نہایت محبوب تھا۔ یہ دیکھ کر کے بایزید اپنی عمر اور خرابی صحت کے باعث امور سلطنت پر کافی توجہ مبذول کرنے سے معذور ہے، سلیم کو خطرہ لاحق ہوا کہ ممکن ہے احمد بایزید کی حیات ہی میں تخت پر قابض ہو جائے، لہذا اس نے سلطان کی اجازت کے بغیر طرابزون سے قسطنطنیہ کی طرف کوچ کر دیا اور ایک منتخب فوج کے ساتھ ادرنا پہنچ گیا۔ بایزید نے اس کو طرابزون واپس جانے کا حکم دیا، لیکن سلیم جنگ پر آمادہ ہو گیا اور بایزید کو مجبوراً اس سے مقابلہ کرنا پڑا۔ اس جنگ میں سلیم کو شکست ہوئی اور وہ بھاگ کر کریمیا پہنچا۔ करीमिया का फरमारवान सलीम का खुसर था, उसने सलीम की मदद की। कुछ दिनों के बाद वो फिर कुस्तुनतुनिया लौटा और अब की बार तमाम फौज ने उसका साथ दिया। बायजीद ने यनीचरी के एक वफद को बारियाब किया और उनसे दरियाफ्त किया कि वो क्या चाहते हैं। उन्होंने जवाब दिया कि हमारा बादशाह ज़ईफ़ुल उमर और कमज़ोर है, इसलिए हम चाहते हैं कि सलीम तख्तनशीन हो। ये देखकर कि फौज काबू से बाहर हो चुकी है, बायजीद ने ऐलान किया कि मैं अपने लड़के सलीम के हक में तख्त सल्तनत से दस्तबरदार होता हूँ, खुदा उसको एक खुशहाल अहद हुकूमत अता करे। उसके बाद वो तख्त से उतर आया। वो चाहता था कि अपनी जिंदगी के बकिया अयाम एशियाई कोचक के शहर डेमोनिका में गुजार दे, जो उसके जाय पैदाइश थी। लेकिन मौत ने उसकी ख्वाहिश को पूरा ना होने दिया और कुस्तुनतुनिया से रवाना होने के 3 ही रोज बाद उसका इंतकाल हो गया। पहला रूसी सफीर। सल्तनत उस्मानिया और रूस के दरमियान अब तक सिफारती ताल्लुकात कायम नहीं हुए थे। 900 हिजरी बमुताबिक 1495 ईस्वी में पहला रूसी सफीर माइकल प्लेशिव कुस्तुनतुनिया आया और रूसी ताजिरों के लिए तिजारती मुराद का ख्वास्तगार हुआ। रूस के हुक्मरान इवान सुवम ने उसे सख्ती के साथ हिदायत कर दी थी कि वो न तो सुल्तान के सामने घुटनों के बल खड़ा हो, न सुल्तान के अलावा किसी वजीर से सिफारती मामलात पर कोई गुफ्तगु करे, और न यूरोप और एशिया की किसी ममलिकत के सफीर को अपने आगे जगा दे। एडी लमार्टिन तारीख तुर्की में लिखता है कि प्लेशिव की गुस्ताखी और बदतमीजी उसके दरबार के तकबर से भी बढ़ गई। जो कौम उसकी मेहमान नवाजी और तवाजे कर रही थी, उसी के रस्म व रिवाज की उसने तहखीर की। वजीर आजम ने उसके इस्तकबाल के लिए जो दावत की थी, उसमें शरीक होने से उसने इनकार कर दिया, और दीवान की तरफ से जो खिलत और दूसरे तहाइफ उसे पेश किए गए थे, उन्हें वापस कर दिया। उस्मानी रस्म व रिवाज की इस तौहीन पर मगरबी हुकूमतों के सफीरों को भी गुस्सा आया। अगर ये रूसी सफीर मोहम्मद सानी या सलीम अव्वल के अहद में आया होता तो उसे अपनी गुस्ताखियों का नतीजा मालूम हो जाता। बायजीद ने अपने गैर मामूली तहमुल और बुर्दबारी की वजह से सिर्फ इसी पर इक्तफा किया कि प्लेशिव को रुख्सत कर दिया और अपना कोई सफीर दरबार रूस में नहीं भेजा।